सार संगीत साहित्य को अनुपम संगम व्यासक भूमि भानु को देन दमौली एफएम। चाहे कलम जति सुकै मूल्यवान होस् तर त्योभन्दा मूल्यवान तिनी कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाईँ हामी हातेमालो गरौं, साथ हामी दिनेछौ। युवा संसारकर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईँका लागि। हरेक हप्ताको बुधबार बेलुकी बिबिसी नेपाली सेवा पछि दमौली एफएम 92.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। अस्त व्यस्त भित्र के विचार सोचूं, अस्त व्यस्त भित्र के विचार सोचूं, बन्द बन्द भित्र कुन गन्तव्य रोजूं। क्रान्तिका नायक बढेका छन् यहाँ, क्रान्तिका नायक बढेका छन् यहाँ, खै क्रान्ति भित्र शान्ति कहाँ खोजूं। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको www.damoliafm.org सँगै विभिन्न ब्लगहरू चिसापानी नेपाल .blogspot.com मोहन बिहानी .blogspot.com भट्टराई दिवाकर .blogspot.com मार्फत यहाँहरूले सुन्दै आइरहनु भएको कार्यक्रम मेरो रचनालाई आज पनि यहाँहरूको साथ खोज्दै खोज्दै यहाँहरूको बस्तीसम्म मनसम्म अनि मन मजेरीभित्र बास खोज्दै खोज्दै आइसकेको छु र आज तपाईँहरूले माया गरेर पठाउनु भएका तिनै रचनाहरू मसँग छन् जुन रचनाभित्र तपाईँका हरेक व्यक्तिहरूका भावहरूसँग जोडिएर ती भावहरूसँग रहेर आफ्ना अन्तरङ्ग कुराहरू यहाँहरूको माझमा फैलाउँदै जानेछु करिब करिब 10 बजेसम्म। आशा छ यहाँहरूले सुनेर साथ दिनुहुनेछ। कार्यक्रमलाई अगाडि बढाउनु नै पर्ने हुन्छ र मसँग विभिन्न माध्यमहरू मार्फत facebook.com/damoliafm942 र त्यस्तै गरेर मेरो रचनाको आधिकारिक पेज yumiarurshc अनि यो पेजमा पनि यहाँहरूले पठाउनु भएका रचनाहरूलाई हामी यस कार्यक्रममा वाचन गर्दै आइरहेका छौँ र कार्यक्रममा पहिलो रचना मसँग प्राप्त भएको छ अस्मिता रिजालको गजलबाट कार्यक्रमलाई अगाडि बढाउनेछु। चुसेर खायो चाटेर खायो यो सिङ्गै देश ढाँटेर खायो, चुसेर खायो चाटेर खायो, भन्छिन रुँदै नेपालआमा, भन्छिन रुँदै नेपालआमा, हिन्दूले गाई काटेर खायो यो सिङ्गो देश ढाँटेर खायो, चुसेर खायो चाटेर खायो, विकास गर्ने लिएर नारा, विकास गर्ने लिएर नारा, कुर्सीमा गफ छाटेर खायो यो सिङ्गो देशै ढाँटेर खायो, चुसेर खायो चाटेर खायो, वीरको देश जानेर पनि, वीरको देश जानेर पनि, कसरी सीमा आटेर खायो यो सिङ्गो देश ढाँटेर खायो, चुसेर खायो चाटेर खायो, नपरोस् सुन्न हे भगवान, नपरोस् सुन्न हे भगवान, नुनमा मुलुक साटेर खायो यो सिङ्गो देश ढाँटेर खायो, चुसेर खायो चाटेर खायो। निकै मिठो गजल वाचन गरे अस्मिता रिजालजीको, पक्कै पनि निकै मिठा मिठा यहाँले पठाउनु भएका गजल मुक्त हाइकोहरू मसँग छन् र अबको क्रममा भने एउटा कवितालाई जोड्न चाहन्छु। यो कविता बनिता खनाल काठमाडौँबाट हामीले प्राप्त भएको छ र उहाँले पठाउनु भएको कविता अबको क्रममा नशा बिनाको मदिरा जस्तो नशा बिनाको मदिरा जस्तो हुन्छ पागलपना बिनाको माया होसमा त कति नै गरिन्छ र होसमा त कति नै गरिन्छ र बेहोस भएर गर्छु म तिमीलाई माया पागल भएर मायाको प्याला म तिमीलाई पिलाउँछु फेरि मनै किन मात्तिन्छु तिमी पिउने म मात्तिने कविता वाचन गरिसकेका छौँ। अबको क्रममा भने एउटा साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु। तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय अन्जु पन्तको यो सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि Oh त तिम्रो साथ मेरो त प्राण थियो प्रिय अन्जु पन्तको आवाज हामी सुनिसकेका छौँ र कार्यक्रम मेरो रचनामा तपाईँले पठाउनु भएका रचनाहरूसँग म रहिराखेको छु र अबको क्रममा भने रमेश कार्कीजीको रचनालाई अगाडि बढाउन चाहन्छु। कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, एकान्तमा नशा माझ रम्न मन लाग्यो, कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, भत्किरहे बाटोहरू फेरिरहे लक्ष्य यहाँ, भत्किरहे बाटोहरू फेरिरहे लक्ष्य यहाँ, व्यवहारिसे एक्लो जीवन रम्न मन लाग्यो, एकान्तमा नशा माझ जम्न मन लाग्यो, कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, गन्तव्यको खोजी गर्दै क्षितिज पुग्दै थियौँ, गन्तव्यको खोजी गर्दै क्षितिज पुग्दै थियौँ, घातको भाग लाग्दाखेरि जान्न मन लाग्यो, एकान्तमा नशा माझ जम्न मन लाग्यो, कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, वेदनाको आँसु खस्छ सधैँभरि सही बस्नु, वेदनाको आँसु खस्छ सधैँभरि सही बस्नु, दुधारे वन किन लियौ भन्न मन लाग्यो, एकान्तमा नशा माझ जम्न मन लाग्यो, कोरिदियौ घाउहरू छाम्न मन लाग्यो, थाकेका यी घाउहरू छाम्न मन लाग्यो, थाकेका यी घाउहरू छाम्न मन लाग्यो, एकान्तमा नशा माझ जम्न मन लाग्यो। रमेश कार्कीजीको सिर्जना हामी सुनिसकेका छौँ, उहाँले लेख्नु भएको गजल हामी वाचन गरिसकेका छौँ। अबको क्रममा फेरि पनि अर्को गजललाई नै जोड्छु। यो गजल छ राम श्रेष्ठ चिसा पानीका साथी हुनुहुन्छ उहाँको यो गजल। अबको क्रममा समुद्र हुँदै पानी कता जान्छ कता, समुद्र हुँदै पानी कता जान्छ कता, मान्छेको जवानी कता जान्छ कता, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ, कसले देख्यो र आत्मा छोडेर यो शरीर, कसले देख्यो र आत्मा छोडेर यो शरीर, भएपछि खरानी कता जान्छ कता जान्छ, मान्छेको यो जवानी कता जान्छ कता जान्छ, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ, काँडाहरू सँगसँगै फुलहरू राखिदिँदा, काँडाहरू सँगसँगै फुलहरू राखिदिँदा, छल्किएर आखानी कता जान्छ कता जान्छ, मान्छेको यो जवानी कता जान्छ कता जान्छ, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ, जनताको समस्या प्रतिनिधि हुँदै हुँदै, जनताको समस्या प्रतिनिधि हुँदै हुँदै, पुगेर राजधानी कता जान्छ कता जान्छ, मान्छेको यो जवानी कता जान्छ कता जान्छ, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ, दुई चार पेग जब लगाइसकेपछि त, दुई चार पेग जब लगाइसकेपछि त, भए भरका पिडानी कता जान्छ कता जान्छ, मान्छेको यो जवानी कता जान्छ कता जान्छ, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ, मुस्काएर तिमी जब मेरो सामु आएपछि, मुस्कुराएर तिमी जब मेरो सामु आएपछि, पुरै परेशानी कता जान्छ कता जान्छ, मान्छेको यो जवानी कता जान्छ कता जान्छ, समुद्र हुँदै पानी कता जान्छ कता जान्छ। निकै मिठो गजल हामी वाचन गरिसकेका छौँ रामचरण श्रेष्ठजीको। यो गजल यो सिर्जना रहेको थियो उहाँको। अब क्रममा अर्को गजललाई जोड्छु। मोहन बिहानी भक्तिपुर सात सर्लाहीका साथी हुनुहुन्छ, उहाँको गजल यहाँको माझमा सुनाउन चाहन्छु। यो दारीले त्यो गालामा नदलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो, एकान्तमा उनी र म नचलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो, भेट्न खोज्दा बाधा हाल्ने धेरै पाएँ मैले, भेट्न खोज्दा बाधा हाल्ने धेरै पाएँ मैले, समाजको कडा नजर नचलेको धेरै भयो, एकान्तमा उनी र म नचलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो, नखोजेको होइन मैले बाल्नलाई प्रेमदीप, नखोजेको होइन मैले बाल्नलाई प्रेमदीप, बतासले निभाइदिन्छ नबालेको धेरै भयो, एकान्तमा उनी र म नचलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो, उनी बिना एक्लै बिते कैयन्ती रातहरू, उनी बिना एक्लै बिते कैयन्ती रातहरू, बिस्तारमा सँगै सँगै नढलेको धेरै भयो, एकान्तमा उनी र म नचलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो, प्रेम युद्ध चर्काउँदैछु जवानीको मातसँगै, प्रेम युद्ध चर्काउँदैछु जवानीको मातसँगै, घमासान युद्ध गर्दै नगलेको धेरै भयो, एकान्तमा उनी र म नचलेको धेरै भयो, यो दारी त्यो गालामा नदलेको धेरै भयो। निकै मिठो गजल वाचन गरे भक्तिपुर साथ सर्लाहीका साथी मोहन बिहानीजीको। अबको क्रममा भने फेरि पनि साङ्गीतिक आवाजलाई नै अगाडि बढाउन चाहन्छु। अबको क्रममा निकै सुमधुर आवाज रहेको छ, जवानी छ बाँकी, निकै सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि। गयो रात के भो के भो के भो के भो, बिहानी चबाती बाकी अधैला छ मेरो, अधैला छ मेरो, बिहानी चबाती बाकी जवानी छबाकी बाकी, जवानी छबाकी बाकी, गयो रात के भो के भो, बिहानी छबाकी बाकी। साझ भेटो भेटो मौका, हर साझ भेटो भेटो भेटो भेटो मिलाए रमौका, मिलाए कहानी चबाकी बाकी, कहानी चबाकी बाकी, कहानी चबाकी बाकी, गयो रात के भो के भो के भो, हानी चबाकी बाकी गयो रात के भो निकै सुमधुर आवाजलाई जोडेको थिएँ दिनेश गौतमको आवाज शीतल कादम्बिनी गुरुङको शब्दमा रहेको थियो र हामी छौँ कार्यक्रम मेरो रचनामा र वास्तवमा भन्यो भने प्रेमहीन जीवन अनि लहर बिनाको सागर जस्तो कुरूप गति बिनाको नदी जस्तो निष्प्राण सुगन्ध बिनाको फूल जस्तो निरस र फल बिनाको वृक्ष जस्तो अनुर्वर हुने गर्छ बाँच्न लायक हुँदैन मान्छेहरू अक्सर यही कुराहरू भन्ने गर्छन् बताउने गर्छन् वास्तवमा प्रेमको बुझाइ हरेक व्यक्तिको आफ्नो आफ्नै ढङ्गबाट हरेक व्यक्तिले आफ्नै तरिकाबाट यसलाई परिभाषित पनि गरेको पाइन्छ अबको क्रममा अर्को एउटा गजललाई नै जोड्छु यो गजल मधु शास्त्रीजीको गजल हो पीडा अनन्त हुन्छ 2057 उहाँले अलिकति इङ्कित गर्नुभएको छ उहाँको यो गजललाई अबको क्रममा म वाचन गर्न चाहन्छु सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले विदेशबाट आएको अनुदान छाँटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले झुटो आश्वासन झुटो सपना गाउँ गाउँमा बाँड्दै झुटो आश्वासन झुटो सपना गाउँ गाउँमा बाँड्दै नेपाल सिङ्गापुर बन्ने भाषण छाँटेछन् बुवासाहरूले विदेशबाट आएको अनुदान छाँटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले गणिका पनि शर्माउँछे आफ्नो ग्राहकको अगाडि गणिका पनि शर्माउँछे आफ्नो ग्राहकको अगाडि लाज शरम नैतिकता खाल्टोमा पाटेछन् बुवासाहरूले विदेशबाट आएको अनुदान झाटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले किन बढ्दैछ दिन प्रतिदिन भ्रष्टाचार र महँगी किन बढ्दैछ दिन प्रतिदिन भ्रष्टाचार र महँगी नगरमा महल बनाउँछन् आँटेछन् बुवासाहरूले विदेशबाट आएको अनुदान छाँटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले हामी निर्धन नागरिकहरूको रगत पसिना सोसेर हामी निर्धन नागरिकहरूको रगत पसिना सोसेर ल हेर्नुहोस् त राजधानीमा मोज काटेछन् बुवासाहरूले विदेशबाट आएको अनुदान झाँटेछन् बुवासाहरूले सोझा साझा जनतालाई ढाँटेछन् बुवासाहरूले निकै मिठो अनि मार्मिक देश जसले चलाउँछ र जसले देशलाई निर्माण गर्ने हुँ भनेर एउटा आफ्नो जिम्मेवारी वहन गर्ने एउटा कसम बाचा अर्थात् यसलाई अझै यसरी भनौँ कि दायित्व लिन्छ उसैले यो देशलाई खाल्टोमा धकलिरहेको परिस्थितिलाई इङ्कित गर्दै यो गजल तयार पार्नु भएकोमा मधु शास्त्रीजीलाई धेरै धेरै धन्यवाद। देश आज रोएको छ, देश आज पीडामा अल्झेको छ, यो पीडाबाट किनारा लगाउने दायित्व पनि देशलाई अगाडि बढाउने तिनै नेतृत्व गर्ने व्यक्तिहरूको नै हो, हामी यति मात्रै बुझौँ। अबको क्रममा अर्को गजललाई जोड्छु, बालकृष्ण भट्टराई पिँढी खोला सेङ्जा हाल मरुभूमिमा हुनुहुन्छ, उहाँको गजल अबको क्रममा म वाचन गर्न चाहन्छु। हो तिम्रै वियोगले नसा पिलाउँछ अचेल, हो तिम्रै वियोगले नसा पिलाउँछ अचेल, छटपटीमा जहर पनि निलाउँछ अचेल, धुजा धुजा पर्यो मुटु तिमीले घात गरेपछि, धुजा धुजा पर्यो मुटु तिमीले घात गरेपछि, नसाले नै फाटेको मन सिलाउँछ अचेल, छटपटीमा जहर पनि निलाउँछ अचेल, हो तिम्रै वियोगले नसा पिलाउँछ अचेल, जब नसाभित्र डुब्छु निको हुन्छ घाउ मेरो, जब नसाभित्र डुब्छु निको हुन्छ घाउ मेरो, नसा छुट्छ दुखेर घाउ चिलाउँछ चेल, छटपटीमा जहर पनि निलाउँछ चेल, हो तिम्रै वियोगले नसा पिलाउँछ चेल, सपनीमा सताउँछौ उही पापी माया बनी, सपनीमा सताउँछौ उही पापी माया बनी, आँखा खुल्दा छाया समेत बिलाउँछ चेल, छटपटीमा जहर पनि निलाउँछ चेल, हो तिम्रै वियोगले नसा पिलाउँछ चेल, एकान्तमै बस्थे बरु छटपटीमै भए पनि, एकान्तमै बस्थे बरु छटपटीमै भए पनि, हावाले पनि तिम्रै याद दिलाउँछ चेल, छटपटीमा जहर पनि निलाउँछ चेल, हो तिम्रै वियोगले नसा पिलाउँछ चेल, बधाईका दुई शब्द नि दिन पाइन मैले, बधाईका दुई शब्द नि दिन पाइन मैले, छोडी जाने निष्ठुरी लाई मिलाउँछ चेल, छटपटीमा जहर पनि निलाउँछ चेल, हो तिम्रै वियोगले नसा पिलाउँछ चेल। बालकृष्ण भट्टराईजीको गजललाई वाचन गरेको थिएँ, कसैको याद यतिसम्म बस्छ कि जुन यादले व्यक्तिहरूलाई अर्थात् अझै यसरी भनौँ कि प्रेम गर्ने प्रेम जोडीहरूलाई निकै अप्ठ्यारो पारिदिएको हुन्छ, उसलाई अत्यन्तै मर्माहत बनाएको पाउँछौँ, किनकि जीवन र प्रेम बीच एउटा गहिरो सम्बन्ध जोडिएको हुन्छ, प्रेम छैन भने जीवन छैन नै जस्तो हुन्छ, किनकि प्रेमहीन जीवन मैले अगाडि पनि भने लहरा बिनाको एउटा झार जस्तो हुन्छ, गति बिनाको नदी जस्तो निष्प्राण रहेको हुन्छ। यो रात्रिकालीन समयमा तपाईँका गजल मुक्तकहरू वाचन गर्ने क्रममा नै रहिरहेको छु, पक्कै पनि तपाईँहरूका यस्ता धेरै रचनाहरू मसँग छन्। अबको क्रममा दीपक समीपजीको मुक्तकलाई अगाडि बढाउन चाहन्छु। सच्चा नेता सिंह दरबारमा आउलान र खै, फेरि जनताको घर दैलोमा धाउलान र खै, सच्चा नेता सिंह दरबारबाट आउलान र खै, बोतल नयाँ भए पनि रक्सी पुरानै छ, बोतल नयाँ भए पनि रक्सी पुरानै छ, जनताले असल नेता पाउलान र खै, फेरि जनताको घर दैलोमा धाउलान र खै, सच्चा नेता सिंह दरबारमा आउलान र खै। निकै मिठो मुक्तक, अनि देशको परिस्थिति पक्कै मङ्सिर 4 गते संविधान सभाको निर्वाचन हुँदैछ, सदस्य संविधान सभाको सदस्य निर्वाचनमा पक्कै पनि कति व्यक्तित्वहरू, नेतृत्व गर्ने नेताहरू चुनिनुहुन्छ र देशलाई एउटा विकासको क्रममा अगाडि लैजानु क्रममा रहनुहुन्छ। पक्कै पनि यहाँहरूले आफूले रोजेको चाहेको नेतालाई विजय बनाएर यो देशलाई विकासको क्रममा अगाडि बढाउनु हुनेछ, यही आशा गरौँ। पक्कै दीपक समीपको मुक्तकमा चाहिँ कि एक दिन फर्किएका अथवा भनौँ जनताले भोट दिएर पठाएका ती नेताहरू जब एउटा गाउँ अनि सहरमा विकास निर्माणसँगै विभिन्न अप्ठ्याराहरू आइलाग्छन् ती अप्ठ्याराहरूसँग हातेमालो गर्न आउलान्, यही प्रश्न सोधिएको थियो। हामी पनि यही प्रश्नलाई नै अगाडि बढाउँ। अर्को मुक्तकलाई अगाडि बढाउँछु, प्रभा आचार्यको यो मुक्तक रहेको छ। अबको क्रममा उहाँको मुक्तक। गन्तव्यमा पुग्न नपाई मरिने पो हो कि, गन्तव्यमा पुग्न नपाई मरिने पो हो कि, आगजनी र विद्रोहमा परिने पो हो कि, गन्तव्यमा पुग्न नपाई मरिने पो हो कि, राजनीति नियमभन्दा रणनीतिको त्रास छ, राजनीति नियमभन्दा रणनीतिको त्रास छ, देशको माटो रगतले नै भरिने पो हो कि, आगजनी र विद्रोहमा परिने पो हो कि। आशंकै आशंका अनि सँगै शंकामा गुज्रिरहेको यो जीवन अनि गुज्रिरहेको यो नेपाली जनता यसैसँग सन्दर्भलाई आधार बनाएर तयार पारिएको मुक्तक हामी वाचन गरिसकेका छौँ। समय घर्कदै घर्कदै अगाडि गइरहेको छ, हामी निकै निकै अन्तिम छेडमा छौँ र अन्तमा एउटा गजललाई जोड्नेछु। अबको क्रममा आशिष दनाई बेसी सर लमजुङका साथीको गजललाई यहाँहरूको माझमा वाचन गर्न चाहन्छु। जोश र जागर अझै बाँकी छ, जिउमा तागत अझै बाँकी छ, जोश र जागर अझै बाँकी छ, म सिङ्गो पहाड उचाल्न सक्छु, म सिङ्गो पहाड उचाल्न सक्छु, मसँग त्यो आँट अझै बाँकी छ, भगाएरै लैजान सक्छु प्रिया, भगाएरै लैजान सक्छु प्रिया, बाँकी छ साहस अझै बाँकी छ, किन एक्लै एक्लै पिउनुहुन्छ, किन एक्लै एक्लै पिउनुहुन्छ, एउटा बोतल अझै बाँकी छ, जिउमा तागत अझै बाँकी छ, जोस र जागर अझै बाँकी छ, अरे आउनुहोस् रमाइलो गरौँ हामीसँग दिन अझै बाँकी छ, हामीसँग दिन अझै बाँकी छ। आशिष दनाईजीको गजल पढिसकेको छु, उहाँले त दिन बाँकी छ भन्दै हुनुहुन्थ्यो, तर हाम्रो यो रात अनि हाम्रो यो समय हामीलाई छोड्दैछ, पक्कै पनि हामी बिदा भएर जानु नै पर्ने हुन्छ। आज जति पनि साथीहरूले हामीलाई रचनाहरू उपलब्ध गराइदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यदि तपाईँ पनि हामीलाई रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रमको ठेगानामा पठाउनको लागि हामी अनुरोध गर्छौँ। कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम मेरो रचना, दमौली एफएम 94.2 MHz, व्यस्तै बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र कोरेर पठाउन सक्नुहुनेछ। र इन्टरनेटको पहुँचमा रहनुहुने साथीहरूको लागि facebook.com/yumiarsyhn मेरो रचना, त्यस्तै गरेर facebook.com/dumaulifm94.2 यसमा पनि तपाईँ गएर आफ्ना रचनाहरू हामीलाई पठाउन सक्नुहुनेछ। र कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धेरै हार्दिक हार्दिक आभार व्यक्त गर्दै अर्को साता यहाँहरूका रचनाहरूको साथमा उपस्थित हुने बाचाको साथ ब्याकग्राउन्डमा बजिरहेको छ निकै सुमधुर आवाज मञ्जरी, नेपाली चलचित्र मञ्जरीबाट कहिले आउँछ होला, सन्दीप सनु पौडेलको आवाजमा कालीप्रसाद रिजालको शब्द सँगसँगै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। शुभरात्रि अनि शुभ सपनी। विपना सपना अनि बैरी नहोस् आहा। मन